الحمد لله الحمد لله نحمده الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله قال الله تبارك وتعالى في القرآن المجيد والفرقان أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سابقوا إلى مغفرة من ربكم وجنة عرضها وقال الله تبارك وتعالى وتلك الجنة التي أورثتموها بما كنتم تعملون وقال يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودة فعدة من أيام أخرى وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وأن تصوموا خيرا لكم إن شهر رمضان عملهم يرشدون. وقال النبي صلى الله تعالى عليه وسلم: من صام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه. صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم. ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. زور سے پوری طاقت کے ساتھ اقرار درود شریف پڑھی ہے. بزرگان محترم، عزیز نوجوان، اس وقت آپ حضرات کے سامنے قرآن مجید کی چند آیات شریفہ اور اللہ کے آخری نبی جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کے مبارک حدیث کا سہارا لیا. اللہ ہم سب کو دھیان سے سننے کی توفیق بخشے، اللہ عمل کی توفیق عطا فرمائے، اللہ دوسروں تک پہنچانے کا درد نصیب فرمائے. بزرگان محترم، پہلی جو آیت شریفہ آپ لوگوں کے سامنے پڑھی ہے، اس میں اللہ تعالیٰ نے جنت کا بیان چڑھا کہ اپنے گناہوں کی معافی کی طرف آگے بڑھو، اللہ تمہارے گناہوں کی بخشش کرے، اس کے لیے جلدی کرو. اور فرمایا اس جنت کی طرف جلدی کرو جس کی چوڑائی آسمان اور زمینوں کے برابر. یعنی سات آسمان اور سات زمین کی جتنی چوڑائی ہوگی اتنی ایک چوڑائی ایک جنت کی. جہاں تک مسلمانوں جنت کا معاملہ ہے، سب سے پہلے جہاں بھی دیکھو آپ قرآن میں پہلی شرط لگائی کہ پہلے اپنی مغفرت کراؤ، گناہوں کی معافی ہو جائے گی تو اللہ جنت میں داخلہ دے دے. قرآن پاک میں اللہ نے جہاں توبہ کا ذکر فرمایا، فرمایا قریب ہے تمہارا پروردگار اس توبہ کی برکت سے تمہارے گناہوں کو معاف کر دے. دیکھو پہلی چیز توبہ کے بعد بھی فرمایا تمہارے گناہوں کی معافی، گناہوں کی معافی کے بعد جنت کا تذکرہ فرمایا. جنت میں جانے کے لیے سب سے پہلے ضروری ہے توبہ، توبہ کریں گے تو معافی ہوگی، معافی ہوگی تو جنت میں داخلہ. ابھی جو آئے پڑھی آج خطبے میں تو اللہ نے فرمایا سابقو الی مغفرۃ، جلدی کرو مغفرت کے لیے، وہ جنت کے اور اس جنت کے لیے جس کی چوڑائی آسمان و زمین کے برابر. یہاں بھی مغفرت کا ذکر، توبہ کا بیان ہے. میں ابھی تک توبہ مسلمانوں بہت ضروری ہے اور ہر مسلمان کو ہر وقت توبہ کے ساتھ رہنا چاہیے. جناب رسول اللہ صلی اللہ علیہ وسلم نے توبہ کو ایک مثال کے ساتھ سمجھا ہے. फरमा उसको ऐसा समझो जैसे एक आदमी अपनी सवारी लेकर जंगल से गुजर रहा, दुनिया के सफर के लिए निकला, दौड़ रहा है गाड़ी लेकर आगे बढ़ रहा, इतनी गाड़ी चलाई कि शाम तक में गाड़ी चलाते चलाते थक गया। ये हदीस सुना रहा हूं, हदीस अल्लाह के रसूल। जब शाम आ गई और थक गया तो गाड़ी साइड पर लगाकर एक झाड़ के नीचे सो गया। जब आंख खुली है तो अचानक देखता है कि मेरी गाड़ी जंगल से चुरा कर कोई ले गया। ये पूरी हदीस सुना रहा, ढूंढता रहा इतना ढूंढा गाड़ी को कि गाड़ी ढूंढते थक गया और दोबारा अपनी जगह आकर वापस थकान कर गई तो सो गया। गाड़ी नहीं, हदीस में फैसा नामी हो गया जब गाड़ी मिलने वाली नहीं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे, जब दोबारा आंख खुली है तो अचानक देखता है कि मेरी गाड़ी सामने आ गई। इतना खुश हो गया कि मारे खुशी के क्या बोलना चाहिए और क्या बोल दिया। अल्लाह की तारीफ करने गया था, अल्लाह तो कितना रब्बे रहीम है, रब्बे करीम है, पूरे जंगल में मेरे आदिस बंदे की कुछ जैसे आदिस बंदे की मदद करना था, जो अल्लाह की तारीफ करने गया। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे, तारीफ करने गया और उल्टा बोल दिया मारे खुशी के। हदीस में है यूं कहा, अंत अब्दी व अना रब्बुक, अल्लाह तू मेरा बंदा और मैं तेरा खुदा। जानबूझ कर नहीं बोला, वो जो गाड़ी मिल गई ना उसी खुशी में जुबान उलट गई। दिल में तो यही है कि अल्लाह तेरा मालिक और मैं तेरा बंदा, मगर खुशी के मारे उल्टा बोल दिया, अल्लाह तू मेरा बंदा और मैं तेरा खुदा। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे, ये जो उल्टा बोला है ना, ये उसकी खुशी बतला रही है कि वो गाड़ी नहीं मिलने वाली थी, मिल गई, इसलिए मारे खुशी के उल्टा बोल दिया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम तौबा को समझा रहे कि जैसे ये बंदा खुश है, अल्लाह तुम्हारी तौबा से इससे भी ज्यादा खुश है। जब बंदा तौबा करता है और तौबा के बाद गुनाहों की माफी होगी और गुनाहों की माफी होगी तो जन्नत में दाखिला मिलेगा। कुरान ने पहली शर्त लगाई, गुनाहों की माफी करा तो उसके लिए तौबा करो। ईमान ताजा कर दे, ऐसी हदीस मैंने आप लोगों को सुनाई। दूसरा तौबा करने वाला ऐसा है जैसा उसने गुनाह किया ही नहीं। उसने गुनाह किया ही, इस तरह तौबा करने वाला पाक और साफ हो जाता है। पर तौबा मुसलमानों हर हाल में जरूरी है। मदीने मुनव्वरा में एक औरत इस्लाम लाई, इस्लाम लाने से पहले उसकी कोई खराब आदत होगी, इस्लाम लाने के बाद एक ही बार उससे जीनाकारी हो गई और इसलिए हुई, कभी ईमान मजबूत नहीं हुआ था, नई ईमान लाई थी, जदीदुल ईमान थी, मगर मुसलमान उस औरत ने अल्लाह के सामने ऐसी तौबा कर ली थी कि सारे उसके गुनाह खत्म हो गए थे, फिर भी लोग उसकी बुराइयों का तस्करा कर रहे थे। जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर आसमानों से वही आई कि नबी सल्लल्लाहु अलैहि वसल्लम आप खुतबे में ऐलान करो कि मदीने वालों इस औरत के बारे में जुबान बंद कर दो, इसने अल्लाह के साथ ऐसा मामला साफ कर लिया है और ऐसी तौबा की है कि अगर मदीने के 100 आदमी पर जिस पर जहन्नम वाली हो जाए अगर उसकी तौबा को तकसीम कर दिया जाए तो अल्लाह सबकी बख्शिश करे। उसने ऐसी तौबा की, 100 आदमी की मगफिरत कर। तो मुसलमान तौबा ऐसी चीज है कि आदमी बिल्कुल पाक और साफ हो जाए। बुखारी शरीफ का अजीब और गरीब किस्सा सुनाऊं, ईमान ताजा हो जाए। हजरत موسیٰ علیہ السلام کی قوم میں ایک آدمی تھا بڑا ظالم آدمی, اس نے اپنی تلوار سے 99 آدمی کا قتل کیا, 100 میں ایک کم. تو ایک دن سوچا ایک باقی ہے 100 میں, 100 پورے ہی کر لیں, 100 آدمی کو قتل کیا, 99 آدمی کو قتل کیا, اس کو کبھی افسوس نہیں ہوا, بلکہ دل میں ایک امید تھی کہ ایک اور پورا کر لوں. چنانچہ تلوار اٹھائی, ایک آدمی جا رہا تھا, پیچھے سے تلوار ماری اور گردن اڑا دی, 100 پورے ہو گئے, مگر جب 100 آدمی کو مارا اس دن اس کے دل میں افسوس پیدا ہوا, اس شخص کو نہ مارتا تو کتنا اچھا, اس بیچارے بے قصور کو میں نے کیوں مارا, اس کو میں نہ مارتا اتنا اچھا ہوتا. اسی دن تلوار توڑ ڈالی اور جہاں اس نے آدمی مارے تھے وہ اسرائیل کی اسرائیل جو ناپاک سرزمین, وہاں سے توبہ کرنے کی نیت سے چلا, فلسطین آ رہا ہے جہاں مسجد اقصی, اللہ اس کو مسلمانوں کے ہاتھ میں دے دوبارہ عطا فرمائے, اللہ مسجد اقصی کو ظالموں کے ہاتھ سے چھٹکارا عطا فرمائے. وہ ناپاک سرزمین سے چلا اور پاک سرزمین کی طرف آ رہا ہے مسجد اقصی کی طرف, اور توبہ کی نیت سے چلا. ابھی راستے ہی میں تھا کہ موٹا اللہ کے رسول صلی اللہ علیہ وسلم فرما رہے جہنم کے فرشتے اتر آئے لے کے 100 آدمی کو قتل کیا, اور ادھر جنت کے فرشتے بھی اتر آئے اس لیے کہ توبہ کی نیت سے چلا تھا, اس کے بعد موت آئی, اس کی لاش راستے میں پڑی اسرائیل اور فلسطین کی سرزمین کے بیچ, دونوں طریق کے فرشتے جلیل بازی کر رہے ہیں, جہنم کے فرشتے کہہ رہے ہیں اس نے 100 آدمی کو قتل کیا ہے ہم جہنم پہ لے جاتے ہیں, اور جنت کے فرشتے کہہ رہے ہیں یہ توبہ کی نیت سے چلا تھا, آخری اور اس کا توبہ تھا یہ ہم جنت میں لے جائیں. اللہ تعالیٰ نے فیصلہ سنایا آسمان کہ تم دونوں فرشتے لڑنا جھگڑنا بن کر کا ایک کام کرو, جنت اور جہنم دونوں کے فرشتوں سے کہ ایک کام کرو, رک جاؤ, اس کی لاش کہاں پڑی ہے وہاں سے ناپو, ناپو, اگر وہ ناپاک سرزمین کے قریب ہے تو جہنم کے فرشتے لے جائیں, اور پاک سرزمین کے قریب ہے تو جنت کے فرشتے لے جائیں. سلمان اور دونوں فرشتے ناپنے لگے, حدیث میں کیا ہے وہ سنا رہا ہوں, ذرا دھیان سے سنو, توبہ کی برکت سنا رہا ہوں. حدیث میں ہے اس کی لاش تو ناپاک سب زمین کے اندر تھی, مگر چونکہ آخری عمل توبہ تھا اور تلوار توڑ کر پاک سب زمین کی طرف توبہ کی نیت سے چلا تھا, اس کے بعد موت آئی, تو لاش تو ناپاک سب زمین میں تھی اسرائیل میں, مگر اللہ نے توبہ کی برکت سے اس کی لاش کو پاک سرزمین کے قریب کر دیا, اور فرشتوں نے ناپا تو پاک سرزمین کے اندر نکلا اور جنت کے فرشتوں کے حوالے ہو. ذرا زور سے بولو, نے بھائی زور سے بولو, بات سمجھ آئی, ذرا سب مل کر جواب دو, کون سی نیت سے چلا تھا, توبہ کی نیت, توبہ کی نیت, ساری زندگی کے 100 آدمی ختم کر دیے تھے اللہ نے معاف کر دیا, یہ ہے اصل چیز, اس کا نام ہے توبہ, اور یہ توبہ ہوگی تو گناہوں کی معافی ہو جائے, اور قرآن کہتا ہے گناہوں کی معافی ہو تو جنت میں داخلہ ہو. اللہ ہم سب کو ہر وقت توبہ کرنے کی توفیق عطا فرمائے. میں یہ عرض کر رہا تھا حضرات کے سامنے, جب توبہ ہو گئی تو مغفرت ہو گئی, مغفرت ہو گئی تو جنت میں داخلہ. جنت کیا ہے؟ جنت وہ جگہ ہے جہاں مسلمانوں اللہ تعالیٰ ہر مسلمان کو وہاں رہنے کا ٹھکانہ دے, جنت میں ذرہ برابر بھی موت کا نام نہیں, قرآن پاک میں اللہ نے ارشاد فرمایا لا يذوقون فيها الموت الا الموتة الاولى وہی موت جو تمہیں دنیا میں آ گئی اب جنت میں کوئی موت آنے والی نہیں جنت میں بڑھاپا بھی نہیں بال سفید نہیں ہوگا بڑھاپا بیماری اگر جنت میں بڑھاپا بھی جنت میں سر کا درد تک نہیں ہوگا اللہ نے فرمایا لا يسمعون عنها ولا ينظرون جنت میں ہلکا سا سر کا درد بھی نہیں ہوگا فرمایا اہل جنت لا يقولون ولا يتغوطون جنتیوں کو پیشاب بھی نہیں آئے گی پیٹ سے ناپاکی نہیں نکلے گی بخاری کی حدیث میں قیامت جنت میں اعلان ہوگا یا کبھی تمہیں موت آنے والی نہیں فلا ابدا اب تم ہمیشہ جوان رہو کبھی بڑھاپا نہیں آئے گا فلا ابدا اب تم ہمیشہ جوان رہو کبھی تمہیں بڑھاپا نہیں آئے جوان تندرست رہو اب تمہیں کبھی بڑھاپا کبھی بیماری چھوڑے ہی نہیں اب تم ہمیشہ تندرست رہو کبھی بیمار نہیں ہوں گے دیکھ لیا دنیا میں بیماریاں ہاسپٹل ہیں جنت میں بیماریاں نہیں تو ہاسپٹل بھی نہیں جنت میں ایکسیڈنٹ نہیں جنت میں کوئی پریشانی ذرا زور سے ہم یہ کہو اللہ ہم سب کو پوری امت کو جنت الفردوس برحال میں یہ عرض کر رہا تھا جنت ہر مسلمان کا اصلی ہیبیٹیٹ ہے رہنا کا ٹھکانا اس جنت کی طلب ہر وقت مومن کو ہونی چاہیے اور وہ ہوگی اس وقت جب انسان کو اعمال کی توفیق ہوگی اعمال کی طلب ہوگی کہ مجھے وہاں جانے کے لیے کچھ لے کر جانا حضرات صحابہ کرام جنت کا بے حد شوق بنا اتنا شوق رکھتے تھے مسلمانوں کے ان کی کوئی مجلس جنت سے خالی نہیں ہر وقت جنت کے سودے ہو دو منٹ کے واقعہ سناؤ پھر آگے چلو صحابہ میں ایک بڑے مالدار صحابی حضرت عبد الرحمن بن عوف رضی اللہ عنہ آپ نے نام سنا ہوگا بڑے مالدار صحابہ والد صاحب کا وارثہ تقسیم ہوا آپ کو تعجب ہوگا 500 اینٹیں سونے کی والد کی وراثت میں خود کی تجارت الگ بزنس الگ زمین جائیداد الگ دکانیں الگ سب الگ موت سے 3 دن پہلے مسجد نہیں جاتی ہے کمزوری آ گئی اپنے بچوں کے ساتھ گھر پر ہی نماز پڑھ رہی ایک دن شام کو کھڑکی کے پاس بیٹھے ان کی بیوی آئی اور کہنے لگی کان میں عبد الرحمان ادھر کیا بیٹھا یاد رکھنا یہ قصہ کہ میں سورج چھپنے کا منظر دیکھتا ہوں انہوں نے کہا بیوی نے عبد الرحمان اگر سورج چھپ گیا تو ہماری زندگی سے ایک دن کم ہو جائے یہ دن دوبارہ زور سے بولو ملنے والا اور واقعی تھوڑی دیر میں سورج چھپ گیا تو ان کی بیوی نے کہا عبد الرحمان دیکھو میں نے ابھی کہا تھا کہ سورج چھپ گیا تو یہ دن ہماری زندگی سے ایک دن کم ہو جائے گا دیکھو اب یہ دن ملنے والا نہیں یہ دن ہماری زندگی سے کم ہے صحابہ کرام کا جنت کا شوق دیکھو ذرا आपकी जुबान से अशस निकलना चाहिए। हजरत रहमान ने क्या कहा? फरमाया, मेरी प्यारी बीवी, वाकईतन तूने मुझे अच्छी नसीहत की, मगर तू मुझसे भी एक नसीहत सुन ले। फरमाया, अगर सूरज छुप गया तो मेरी और आपकी जिंदगी से अगर एक दिन कम हो गया तो मेरी प्यारी बीवी तू सुन ले, अगर सूरज छुपने पर मेरी और तेरी जिंदगी से एक दिन कम हो गया तो अल्लाह की कसम में जन्नत से एक दिन करीब हो गया। भाई बोलो ना, करीब होगा कि नहीं? इधर दुनिया से एक दिन कम हो गया तो आदमी किधर आगे बढ़ेगा? जन्नत की तरफ। अगर मेरी एक जिंदगी से एक दिन कम हो गया तो मैं जन्नत से एक दिन करीब। कलम तो देखो कितना शौक था। जन्नत मोमिन का असली हैबिटेट है। आदमी जो भी नेकियां करता है वो इस नीयत से करता है कि मेरी आखिरत बन जाए, मेरी जन्नत बन जाए। ये दुनिया तो फानी है, इसका कोई ठिकाना है कब क्या हो जाए? इंग्लैंड कैंपर में मेरा एक दोस्त रहता था, भाई इमरान मुल्ला मंगेशवर का, 40 साल की उम्र थी, 40 साल, दो बच्चों का बाप, बीवी से थोड़ा परेशान था, वो अलग रहता था, एक होटल में काम करता था, बड़ा अच्छा पैसा कमाता। एक दिन मुझे कहने लगा इंग्लैंड में कि मौलाना मैं अब कमाने लगा हूँ, एक मेरे पैसों से एक आदमी कुरान का हाफिज बन जाए तो मैं पैसे दूंगा मेरे वाले साहब के हिसाब से। बहरहाल अभी एक दिन उसको यहां से छीने में दर्द हुआ, जल्दी जल्दी होटल पर आया और दोस्तों से कहा कि एम्बुलेंस बुला, और जल्दी से एम्बुलेंस बुला, एम्बुलेंस को फोन किया तो एम्बुलेंस वालों ने हेलीकॉप्टर वाले को भी कह दिया कि सीरियस, बहुत सीरियस केस, मुसलमान हेलीकॉप्टर भी कर, मगर उधर उससे पहले कलमा ने जो रूम परवास कर, हॉस्पिटल ले भी गए मगर ध्यान नहीं कर। इतना नेक लड़का, मैं आपको सच बताऊं, हलाल रोजी कमाने वाला, एक नमाज भी छोड़ी, एक रोजा भी छोड़ी, इतना पावन लगा। ये वाक्य मैंने आपको उसने सुनाया, कभी तो घर आने वाला था, पिछले साल आकर गया, पुलिस की वालदा ने इंतकाल हो रहा था तो इसका सामना भी दोबारा लिया और अल्लाह की दर चला, इसका एक ही रिश्तेदार था, इतना उदर था। मैंने सब उलमा इकराम जहाँ जहाँ मेरे बयान हुए हैं, ऑर्डर प्रिस्टन लगभग तो सारे नौजवान वहाँ गए, तकरीबन 400 के करीब आदमी उनके जनाजे में शरीक थे। मौत का कोई भरोसा नहीं है तो दुनिया फानी है, हमारा असल ठिकाना जन्नत है। पूरे मजमे की जुबान से बुलवाना चाहता हूँ, जोर से जवाब दो पूरी ताकत के साथ, हमारा असली ठिकाना कौन सा है? तो मुसलमानों अर्ज ये कर रहा था, जन्नत शानदार रहने की जगह, आबो हवा ऐसी होगी कि ज्यादा गर्मी भी नहीं, ज्यादा सर्दी भी। ज्यादा गर्मी हो तो परेशान हो जाए, ज्यादा सर्दी हो तो भी परेशान हो जाए इंसान, जन्नत में ऐसा हो गई। और आगे चलिए, जन्नत के मकानात की तरतीब इस तरह होगी, एक इंच सोने की और एक इंच चांदी की और बीच में मुश्क की खुशबू, दो इंच के बीच मुश्क की खुशबू, वो असली ठिकाना है मोमिन का। अगर ये मिलेगी तब मुसलमानों जन्नत, पहले गुनाहों की मगफिरत, जोर से बोलो पहले गुनाहों की, उसके बाद जन्नत आसान हो जाए। तो वो असली ठिकाना है हमारा जन्नत रहने की जगह, उसके लिए अल्लाह ने तैयारी का हुक्म दिया है, और उस तैयारी में गलती हो जाए तो गुनाहों की माफी। इसलिए हदीस में आया کہ نماز کے آخر میں بھی اللہ نے دعائے توبہ رکھی. اللهم إني ظلمت نفسي ظلما كثيرا. اے اللہ میں نے اپنی ذات پر بہت ظلم کیا ہے. ولا يغفر الذنوب الا انت. اور اے اللہ تیرے سوا کوئی معاف کرنے والا نہیں. فاغفر لي مغفرة من عندك. اے اللہ تو میری مغفرت فرما. وارحمني وارحم فرما. پر پہنچتا ہے کہ فرشتوں کی ایک جماعت کو اللہ تعالیٰ کہتے ہیں اے میرے فرشتوں تم گواہ رہو یہ میرا بندہ اور بندی یہ کہتے ہیں کہ میرے سوا کوئی معافی کرنے والا نہیں تم گواہ رہو میں نے اس کے گناہوں کی بخشش کی. اللہ تعالیٰ اس کے گناہوں کی بخشش کر. اس لیے یہ دعا چلتے پھرتے پڑھنی چاہیے. اللہ میں پڑھو بھائی بول سے ظلم ہو نفسی ظلم ہو نفسی. اللہ کے دور عرش کو ہلا دینے کی اتنا پاور ہے یہ دعا. اب اس کے لیے اعمال کی ضرورت ہے. ابھی ہمارے سامنے سب سے بڑے اعمال آ رہے ہیں رمضان مبارک. اللہ فرما رہے رمضان مبارک میں تیاری کرو, رمضان کے آنے کی خوشیاں دل میں لاؤ. کہ رمضان مبارک آ رہا ہے یہ مت سوچو کہ رمضان ہمارے سروں پر آ رہا ہے روزہ رکھنا پڑے گا نماز تراویح پڑھنی پڑے گی نہیں. فرما خوشی سے اپناؤ اور دلوں میں خوشیاں لاؤ کہ کب جلدی آ جائے کب اعمال شروع کر. حدیث میں فرمایا ایک نفل ادا کرو گے تو ایک فرض کا ثواب ہوگا اور ایک فرض ادا کرو گے تو 70 فرض کے برابر ثواب ہے. اور سن لو بخاری شریف کی حدیث میں ہے رمضان میں اگر کوئی برا کرتا ہے تو اللہ ایک حج سے ثواب. اور حجری کیسی حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ حج کرنے کا ثواب. رمضان میں کوئی عمرہ کرے تو کان کمن حج جمعی آپ صلی اللہ علیہ وسلم فرمائے اس میں احسان کر جاتا ہے اتنا بڑا ثواب. اسی کو افطار کراؤ ڈبل روزی کا ثواب ہے. آپ کا ثواب ایک دوسرا روزہ افطار کرنے کا ثواب. سحری کراؤ اس میں بھی ڈبل روزی کا ثواب. افطار سے پہلے دعائیں قبول ہوتی ہے. گھر میں چولہے بند کرا دو اور خود بھی دعاؤں میں لگ جاؤ 10-15 منٹ. رو رو کر گجراتی میں دعا مانگو. اللہ تعالیٰ ہر زبان کو جاننے والا مگر مانگو اللہ سے. بولو بھائی مانگو گے نا ان شاء اللہ. اور جتنا تکلیف میں روزہ ہوگا اتنا زیادہ ثواب ملے. عرض کرنے کا منشا یہ ہے اور ابھی سے دعائیں مانگو کہ اللہ گرمی آسان کر دے. روزے کے ساتھ گرمی کو ہلکا کر دے. ابھی سے اپنی دعاؤں میں دعا مانگو. میں تو روز مانگتا ہوں. میں تو انڈیا میں نہیں ہوتا ہوں مگر پھر بھی آپ کے لیے روز دعا مانگتا ہوں کہ اللہ روزے داروں پر گرمی کے معاملے میں پورا حل کر. اپنی مخصوص دعاؤں میں بھی مانگتا ہوں آپ تمام لوگوں کے. بولو نا زور سے مانگو گے. دعا سنے گا لے گا ہوائیں ٹھنڈی ہوائیں چلا دے گا. بہرحال میں یہ عرض کر رہا تھا نمازیں پڑھنا اور نیت کر کے رہو کہ انشاءاللہ 30 دن میں اگر رمضان رہا تو ہر نماز پہلی سب میں پڑھوں گا انشاءاللہ. تو پھر دیکھو اللہ تعالیٰ آپ کو کتنا نوازتا. امام اور مسجد سے پہلے مسجد میں آئے اور رمضان مبارک میں ایک تہجد چھوٹنے نہ پائے. سال بھر کم نہیں پڑھتے کم از کم آخری زمانہ چند برس باقی قیامت کے آخری زمانے میں کوئی تہجد پڑھ لو. اشراق اوابین ہے چاشت ہے صلاۃ التسبیح ہے اگر اللہ اور توفیق دے دے. رمضان میں زبان کی غیبت سے بچنا آنکھوں کی زینہ سے بچنا. اور تراویح ایک رکعت نہیں ایک آیت بھی چھوٹنے نہ پائے. دو سنت ہے. ایک بھی سرکار تراویح پڑھنا سنت ہے اور ایک مکمل قرآن پاک سننا بھی سنت ہے. دو سنت ایسا نہیں کہ دو چار دن آئے پھر چھٹی ہو گئی. وعدہ کرو بھائی انشاءاللہ پڑھو گے نا، پھر مزے ہی دینا ہے جنت میں جا کر، مزے ہی کرنا ہے. اعتکاف کا وقت آ جائے تو اعتکاف کرو. اعتکاف کا مقصد بھی شب قدر کی تلاش ہے، بڑی رات کو تلاش کرنا. اعتکاف نہ کر سکو تو کم از کم پانچ راتیں جاگنا ہے، 21, 23, 25, 27, 29 یہ آخری زمانہ ہے، چند برس باقی رہ گئے. ہر سال رمضان میں اگر پانچ راتیں جاگی تو قیامت کے دن تھپا لگ جائے. اور قرآن میں ثواب لکھا ہے، قرآن پاک میں کسی حدیث میں نہیں، لیلۃ القدر خیر من الف شهر، شب قدر کا ثواب 1000 رات سے بہتر ہے، 1000 مہینے سے بہتر ہے. خیر من الف شهر، 1000 مہینے، 1000 مہینے کا ٹوٹل لگاؤ 83 برس اور 4 مہینے ہیں، یعنی ایک رات جس کو رمضان میں مل گئی گویا امت محمدی کی پوری عمر 60-70 اس سے زیادہ کھڑے کھڑے عبادت کرنے کا مل گیا، اور وہ بھی ہم سے نہیں ملتا. برائے مسلمانوں میں یہ عرض کر رہا تھا، توبہ ہوگی تو گناہوں کی معافی ہوگی، معافی ہوگی تو جنت ملے گی، اور جنت کے لیے اعمال کی ضرورت. اور ابھی اعمال میں سب سے بڑا مہینہ اعمال لوٹنے کا موسم آ رہا ہے، رمضان مبارک کا. جتنی رمضان کی لوٹ کی فضیلت ہے اتنا اس کی لاکھوں کی لوٹ. صحیح سے اتنا کھا لو پورے دن کم سے کم کھا لو، اور جتنا بھی کھانا ہے یار بھی ڈکاتے ہیں ڈکا رہے بیٹا، تھوڑا احساس ہونا چاہیے کہ میں نے روزہ رکھا. قرآن کی تلاوت ہے، ذکر اللہ ہے، درود شریف ہے، استغفار ہے. یہ ہمارے بزرگوں کی تو خانقاہ ہے کہ رائے پور وغیرہ حضرت شیخ مولانا زکریا صاحب رحمۃ اللہ علیہ نے فضائے رحمانہ میں لکھا ہے کہ رمضان میں ڈاک وغیرہ بھی بند ہو جاتی تھی، مکے میں ڈال دیتے تھے، عید کے بعد سب کے میٹر پڑتے تھے، اتنا قرآن کی تلاوت ہے. کہ رمضان مبارک میں قرآن اتارنا شروع ہوا تو رمضان کے ساتھ قرآن کا خاص تعلق ہے. اب تو مسلمان قیامت بہت قریب ہے. اللہ کے بندوں، میں جب پہلی بار آیا تھا یہاں اس وقت کہہ رہا تھا کہ روزانہ 100 دھرتی کم ہو جائے، اب تو روزانہ 200 دھرتی کم ہے، گزشتہ کل 185 دھرتی کم تھے، 185، پرسوں 151 تھے، اور اس سے ایک دن آگے 168. پوری دھرتی پر روزانہ اتنا دھرتی کم ہو رہا ہے. ابھی آپ نے ایک بار میں پڑھا ہوا 15-20 دن کو پلسار سے لے کر پال گھر تک کر کے دھرا دھر دھرا دھر کر کے لوگ بھاگم بھاگ کر رہے ہیں ادھر دھرم پور کے علاقے میں. زلزلے روزانہ 200 کے قریب جا رہا ہے، آپ تعداد جاری. آپ سوچو میری تعداد بڑھ رہی ہے. آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا، جب دنیا میں جو شراب جوا ناچ گان دھوکہ بازی ناچ رشوت اور سینہ عام ہو جائے گی، فباد احاد سناوات السلام سے اس کے بعد دھرتی کم کے برس قیامت کا شروع ہو جائے. ابھی پچھلے ہفتے ہریانہ پنجاب اور راجستھان میں ہوا، اور کل دیکھا پرسوں پرسوں میں نے فون بھی کیا فتح پور میں واٹس ایپ پر آیا تھا، فتح پور راجستھان کا ایک شہر ہے، زور سے آتی نکلی گالی گالی گالی گالی ایک گھنٹے تک، تو مسلمان سمجھے تھے قیامت کے لیے قیامت آئے، کچھ نظر ہی نہیں آتا تھا. ایک گھنٹے تک لوگوں نے توبہ توبہ پکا اور سب پر بھی آیا. میں نے ایک مولانا ہے مولانا سراج الدین صاحب فتح پور کے، ہمارے تجربے سر کے بعد وہ فون کر کے مولانا حقیقت میں قیامت جیسا نظر. ابھی آپ نے اخباروں میں پڑھا ہوگا ایک مہینے پہلے افریقہ کے ملکوں میں مکوٹو مسیلو موزمبیق میں طوفان آیا، سینکڑوں لوگ مر گئے اور ایک ملک کی لاشیں دوسرے ملکوں میں بہہ رہی ہیں، جیسے اللہ نے باہر لاشیں ہاتھ میں بھی نہیں آئی، مالی نقصان ہوا، مکانات گر گئے، بالکل ٹوٹ پھوٹ کر ختم. یہ مولانا جمشید صاحب آئے ہیں نیپال سے، ابھی 20 دن پہلے ان کے علاقے میں نیپال میں آسمانوں سے پتھر گر گئے اور ایسے کھیر آتے ہیں کھیرے اس طرح چندے اور سیدھے سر میں جا کے لگتے تھے، 32 آدمی مارے گئے اور 600 آدمی زخمی، اس میں کتنے سیریس. یہ 15-20 دن مولانا کتنے دن 15 20 दिन हो गए, 32 आदमी मारे गए और 600 से ज्यादा जख्मी है और मकान टूट गए, सब उड़ा दिया। और इतना आंधी और तूफान आया कि अल्लाह के हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत से पहले समंदरी तूफान शुरू हो जाएंगे, हवाई तूफान शुरू होंगे, धरती कंप शुरू होंगे, जमीने घिस जाएगी और खिसक कर नीचे आ जाएगी, बात बात हो। और सुनते ही रहना, अब ये बंद होने वाला नहीं। अगर आपका मकबूलों में मसेरों में मोजाम्बिक में है तो पूछो भी एक महीने पहले क्या हो। बाकायदा लाशें बदला रखी, लाशें बह रही थी। हालात बहुत ज्यादा नाजुक हो गए मुसलमान। आप शासन ने फरमाया जब सीना काली आम हो जाएगी तो वक्त में से बर्तन उठा लीजिए, एक बरस एक महीने के बराबर, महीना हफ्ते के बराबर, हफ्ता दिन के बराबर, दिन घंटे में घंटा, मिनट में मिनट, सेकंड में सेकंड, पूरे बजने में एक भी आदमी बाकी नहीं बचना चाहिए। जोर से बेशक बोलना, ईमानदारी से बोलना, जबरदस्ती नहीं। अभी रमजान गया, आपको नहीं लगा एक महीने की तरह रमजान आ गया? बोलो भाई बोल से मजमान भी नजर आ रहा है जैसे एक दिन, एक दिन की तरह जुमा कर। आइंदा मंगल को मुझे याद करना, आपको ऐसा लगेगा जैसे अब भी जो है मंगल एक दिन में। आप सरासर ने बताया बगैर मौसम की बारिश हो, लेकिन नियामत की निशानी। मैं पिछले महीने बिहार में था, रात को बयान हुआ, फिर दो बार बारिश हुई, दूसरे दिन शाम तक चली, दूसरे दिन का प्रोग्राम मस्जिद में लेना पड़ा, हजारों का मजमा होता था बाहर में था और पूरा प्रोग्राम कैंसिल किया। भरूच और काबी में हुई बारिश। अभी परसों की बात कर रहा हूँ मैं, 5 तारीख को राजस्थान में था, गंगापुर सिटी में, जुमा में मैंने बयान किया और असर में मेरा एक सलीमपुर करके गांव में पठानों को वहाँ बयान करने गया, राजस्थान में असर में। वहाँ आंधी और तूफान चला और बादल आ गए, बारिश 45 डिग्री गर्मी करीब करीब चल रही वहाँ और बारिश आ गई। झारखंड से फोन आया कि हमारे यहाँ बारिश बेहिसाब चल रही है और बर्फ भी होने गए। अभी ये गर्मी का मौसम, ये चीज़ें आपको बार बार हम समझाते हैं अल्लाह के बंदो, ये सब उल्टा हो गया, इसलिए कि कयामत करीब आ गई। आप सरासर ने फरमाया नौजवानों की मौत बढ़ जाएगी, नौजवानों की मौत बढ़ जाएगी। अखबार बता रहे गुजरात में एक महीने में 4,000 नौजवान सड़कों पर मर। चलो पेपर वाले छोड़ दीजिए, हमें आधा कर दो 2,000 गुजरात में, 25,000 नौजवान साथ में मर रहे हैं। हदीस में है कयामत से पहले नौजवानों की मौत बढ़ जाए तो समझ जाना कि कयामत, बोलो भाई करीब। ये सब खुल्लम खुल्ला निशानियां हैं। उसके बाद भी हम सुन, हरम शरीफ के इमाम बोल रहे मक्का मुअज्जमा से कि कयामत बिल्कुल सरों पर है। शेख माहिर अल-मुईनी हरम के इमाम है, वो तो कह रहे हैं कयामत की बड़ी निशानियां तकरीबन खत्म हो गई। मैं तो 4 कह रहा हूँ और अब 6 बाकी हैं और 5वीं जो खुल गई, सूरज जो पश्चिम से निकल गया मुसलमानों, तो तौबा का दरवाजा बंद हो जाए। फिर आदमी रोता रहेगा। और ये सुन लो, 5, 10 या 15 बरस में सूरज पश्चिम से निकल गया। और ये 15 बरस कैसे निकलेंगे, 15 महीने की तरह, इतना फास्ट टाइम जा रहा है। अरे गुल्लक खुल्ला निशानियां है, उसके बावजूद हम लोग गफलत कर रहे। बहरहाल मुसलमानों, अर्ज ये कर रहा था जब जागने का वक्त आ गया, अब वो टाइम नहीं रहा जब नमाजें छोड़े रोजे छोड़े, अभी जो नमाज रोजे छोड़ी उसकी कजाएं कर, किसी का दिल दुखाया तो माफ़ी मांगे, किसी का पैसा दबाया है तो वापस दे दो, किसी की जमीन दबाए है तो वापस दे, किसी पर तोहमत और गिबत लगाई है तो भी माफ़ी मांगे। अब वो टाइम नहीं रहा कि हम दावी शेव करें, अब वक्त आ गया कि दावी को बढ़ा, अल्लाह से करीब हो जाओ। हर नबी की सुन्नत रही है दावी और बिल्कुल सुन्नत के मुताबिक बढ़ा। ये पाकिस्तान के बड़े बड़े क्रिकेटर, अमेरिका में उनकी तालीम हुई, मगर जब अल्लाह ने दीन से नवाजा तो बड़ी बड़ी गाड़ियां रखी। मजबूत हो गया। शाहिद अफरीदी के बयान आ रहे हैं, कैसे कैसे ईमान अफरोज बयान आ रहे हैं, ये लोग दीन में लग गए। मोहम्मद यूसुफ के बयान आ रहे हैं, पाकिस्तान की जो पहले कप्तान थे, ईमान जम गया। उनको शर्म नहीं आती और हमको दाढ़ी रखने में शर्म। पैदल भगता फिरता करो, सीनाकारी का गुना बहुत आम करा, उससे परहेज करो। बल्कि सीना के करीब भी न जाया, अल्लाह ताला आमीन करो तो सीना के ख्याल से भी बचा, और जो इस गुना से बचा समझो वो कामयाब हो। मैं समझता हूँ इतनी जो काम की बातें थी, अल्लाह ताला मेरे और आपके इस बैठने को कबूल फरमाए। आज जो है हमारे यहाँ इम्तहान चल रहा है, तो कल मेरा वापस सफ़र है कश्मीर का, इसलिए बहुत लंबा सफ़र है, और रोज रमजान तक रोज़ बयान, रोज़ बयान, इसलिए जो करने का काम है वो आलिमों की मजलिस में बैठ, अलग अलग आलिमों को, और बयान रखो तो आदमियों से तरीका सीखो, इस तरह मेहनत करो। छोटी छोटी पर्चियाँ नहीं छापने की, बड़े बड़े पर्चे छापो। हम लोग गुजरात से बाहर हैं, अभी कछबूज का पर्चा आया, ये यहाँ तक आता है, यहाँ इतना गरीब लोग हैं। मैं कलरिंग में 3-4 कलर में छपा, मैं गुजरात में पैसा है तो भी कंजूसी करता। एक तो पर्चे बड़े छापो, एक जगह का नाम और मुकली का नाम, कोई भी आदमी मैं उनका समझाता हूँ कि दिन में मेहनत किस तरह कर, व्हाट्सएप में घुमाओ, अखबार में दो। और चौथी चीज, जुमे की नमाज से पहले अतराफ की हर मस्जिद में ऐलान हो जाना चाहिए कि फलां जगह बयान रखा। अब तो बोलो भाई सब याद रखोगे आप, ये तरीका होना चाहिए, ये तरीका होना चाहिए। अभी मैं पार्टी गया था कि पहले इतना छोटा सा काम है और तुमने जमा देता हो, इतनी मेहनत की थी उन्होंने कि अल्लाह की बात, पूरा मस्जिद के चारों तरफ का इलाका गाड़ियों से पैक हो गया। देखो हम तो मजमा बढ़ जाए कि कम हो जाए, बात वही करने वाले, हमको कोई फर्क, सवाब भी हमको वैसे ही मिले, मगर मेहनत उम्मत की फिक्र करनी चाहिए कि भाई उम्मत दीन से करीब हो जाए। और दूसरा, दावत तबलीग के काम को अपना काम समझो, इस्तेमाल में जाओ। हमारे ड्राइवर साहब थे इस्लामुद्दीन साहब, आज वहाँ हैदराबाद इस्तेमाल में जाकर मोटी नरोली में हैं, वो कह रहे थे आपको मैं मजमा था, दावत तबलीग को अपना काम से ज़्यादा काम समझो। घर घर फजाए आमान की तालीम जिंदा, मस्जिदवार जवान में जो तालीम होती है उसमें बैठे, और जो कभी भी बुरा हो तंदुरुस्त होना चाहिए चलता फिरता। अगर 3 दिन भी कभी नहीं गए तो पहले 3 दिन से एक मामला शुरू हो। मैं अब तो बहुत आसान है सर, 3 दिन तो 3 घंटे की तरह निकल जाते, कयामत आ गई तो वक्त में बरकत का है भाई, बोलो ना एक चिंता, 4 चिंता जो है ना वो तो 1 हफ्ते में पूरा हो जाता है, और 4 महीने 1 महीने 4 हफ्ते की तरह निकलता है। इसे अल्लाह के बंदो आखिरत की तैयारी करो, और खानका की किसी बुजुर्ग के हाथ पर बैठ होकर अपने दिल की सलाह करें। अल्लाह ताला हम तमाम को सीनाकारी के गुनाहों से बचा कर, अल्लाह हम सबको नेक आमाल के साथ लंबी उम्र अता फरमाए, और आखिरत की तैयारी की तौफीक अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। भाई ऐलान है ये हमारे मौलाना जो आप होंगे उधर चप्पल निकाल तमाम बैठे, ये रास्ता 2-3 दिन उधर उधर है ना, वहाँ से जाए विमान नेपाल से आए हैं, लड़कियों को मदरसा चलाते हैं, और बिल्कुल झुंपड़ पट्टी में मदरसा, कच्चा मदरसा, लकड़ी आती नहीं, लकड़ी हमारे यहाँ काम नहीं होती, बाँस की लकड़ी उसका मदरसा है, बहुत गरीब लोग उधर। काठमांडू जो जिला है राजधानी, वो तो बहुत मालदार इलाका है, मगर ये जो इलाका है जिसकी मैं बात कर रहा हूँ रोहतक जिला, ये बहुत गरीब। मैं कुछ गया हूँ इनका मदरसा भी मैंने देखा, तो आप अदरास से गुजारिश है, बहुत गरीब इलाके से आए हैं नेपाल से, लाला सरकार सरकार और खैरात साहब उनकी इमदाद करते हैं, अल्लाह आपको तौफीक अता फरमाए। درود شریف پڑھنا ہوگا. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، علی عبادہ المتقین، والصلاۃ والسلام علی خیر خلق محمد وعلی آلہ وصحبہ اجمعین. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. اے اللہ، اپنے فضل سے ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، ہم سب کی یہاں کی حاضری کو قبول فرما. اے اللہ، یہ نوجوانوں نے اور علماء نے اور امام صاحب نے محنت کی، اس کو قبول فرما. اے اللہ، ان کے محرومین کی مغفرت فرما، جنت میں انہیں اعلیٰ مقام عطا فرما، سب کی یہاں جمع ہونے کو قبول فرما. اے اللہ، ہم سب کی مغفرت فرما، امت کی ہدایت عطا فرما، امت کو ہدایت عطا فرما، راتوں کو اٹھ کر دوڑنے کو توفیق عطا فرما. اللہ، یہ جتنا بھی مجمایا ہے اس کو قبول فرما. اے اللہ، آخرت کا سچا فکر نصیب فرما. اے اللہ، امت کے بیماروں کو شفا عطا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما. پریشان حال کی پریشانیوں کو دور فرما، جو جیل خانوں میں ہمیں چھٹکارا عطا فرما. اے اللہ، آنسو کے مفتی عبداللہ صاحب کا مطلب ہے، بے قصور جیل میں ہے، اللہ ان کی چھٹکارے کا کوئی راستہ بتا دو. اے اللہ، جلد سے جلد درد کو چھٹکارا مل جائے، غیب سے ایسی مدد نازل فرما. اے اللہ، اسباب بھی آسمان فرما، اتنا بڑا مقدس سے ہے. اللہ، تو نے امتحان دیا، مگر تو امتحان سے باز کر، ان کے بڑھاپے پر رحم کی، ہمارے استاد ہیں. اے اللہ، ان پر رحم فرما دے. اور مدرسہ حاصل جو اس وقت بہت پیچھے جا رہا ہے، اے اللہ، اس مدرسے کی حفاظت فرما. اے اللہ، حضرت مفتی صاحب کے زمانے میں کوئی پریشانی نہیں تھی، اب وہاں ساری پریشانیاں کھڑی ہو گئی ہیں. اے اللہ، حضرت مفتی صاحب کے دائرے میں واپس لیا، اور اس مدرسے کی مدد نازل فرما، ہماری دعاؤں کو اپنے فضل سے قبول فرما. ماہ مبارک سامنے آ رہا ہے، رمضان میں نمازیں، روزے، تلاوت، تراویح، ذکر اللہ، درود شریف، استغفار، افطار کرانا، سحری کرانا، افطار سے پہلے دعائیں مانگنا، تہجد پڑھنا. اے اللہ، شب قدر کی تلاش کرنے کی سب کی ہمیں توفیق عطا فرما، ہماری دعاؤں کو اپنے فضل سے قبول فرما. رحمت کیا ہے.